नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले लोकतान्त्रिक संविधान निर्माणका लागि कङ्ग्रेस र एमालेप्रति शङ्का नरहेको बताउनु भएको छ। यी दुई शक्ति संविधान निर्माणमा प्रष्ट रहेको उहाँको धारणा छ। हिजो भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा यी दुई दल जातीयता र क्षेत्रतावादी शक्तिको दबावमा नआई लोकतान्त्रिक संविधान जारी हुने सम्भावना प्रबल रहेको उहाँले बताउनुभयो। दुवै माओवादीको भने भर पर्न नसकिने उहाँको भनाइ छ। जातीयता र क्षेत्रतावादी शक्तिहरू आफ्नो अनुकूलको संविधान बनाउन दबाव दिने र त्यसो नभएमा संविधान नै बन्न नदिने योजनामा छन् अर्धभूमिगत कम्युनिस्ट नेता सिंहले भन्नुभयो। लोकतान्त्रिक संविधान निर्माणका लागि प्रष्ट योजनाका साथ आएका कङ्ग्रेस र एमाले यस्ता शक्तिको दबावमा परेनन् भने यो पटक संविधान जारी हुने सम्भावना छ। आफ्नो पार्टी पनि तत्कालका लागि लोकतान्त्रिक संविधान निर्माणका पक्षमा रहेको सिंहले बताउनुभयो। विश्वमा संविधान निर्माणका लागि कहीँ पनि तेस्रो पटक संविधान सभा सदस्यका लागि निर्वाचन नभएको हुँदा नेपालमा पनि तेस्रो पटक निर्वाचन हुन नसक्ने उहाँले ठोकुवा गर्नु भयो। त्यसैले यो पटक नै संविधान जारी गराउन सबै लाग्नुपर्ने उहाँको अपील थियो। भारतमा भारतीय जनता पार्टीको सरकार बनेमा यहाँका राजतन्त्रवादीहरू थप उत्साहित हुने र गणतन्त्र र धर्मनिरपेक्षता सहितको लोकतान्त्रिक संविधान जारी हुन नदिने कोसिस गर्ने सिंहले बताउनुभयो। नेपालको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको दिगो विकासका लागि दीर्घकालीन योजना निर्माण हुने भएको छ। सौराहाका होटल व्यवसायी शङ्कर सैजुको समजकत्वमा स्थानीय सरकारवालाहरूको सहभागितामा गठन गरिएको सौराहा दीर्घकालीन योजना निर्माण समितिको पहलमा योजना निर्माणका लागि काम अगाडि बढाइएको हो। योजना निर्माणका लागि अहिलेसम्म 80% काम सकिएको र प्राविधिक टोलीले योजनालाई अन्तिम रूप दिन बाँकी रहेको समितिका सचिव राममणि खनालले जानकारी दिनुभयो। समिति अन्तर्गत सामाजिक संरचना, पूर्वाधार विकास, पर्यटन सुधार, संरक्षण र सम्बन्ध विस्तार समिति निर्माण गरी ती समितिले ल्याएका अवधारणाहरूलाई एकीकृत गरी दीर्घकालीन योजनाको काम अगाडि बढाइएको खनालले बताउनुभयो। सामाजिक संरचना समितिको संयोजकमा गाविस सचिव तेजेन्द्रनाथ लामिछाने, पूर्वाधार विकास समितिमा रामकुमार अर्याल, पर्यटन सुधारमा क्षेत्रीय होटल सङ्घका अध्यक्ष नारायण भट्टराई, संरक्षण समितिमा वासुदेव चापागाई र सम्बन्ध विस्तार समितिको संयोजकमा राममणि खनाल रहेका छन्। सौराहा क्षेत्रको सरकारवालाले आवश्यक ठानेका 16 बुदालाई आधार बनाएर दीर्घकालीन योजनाको ड्राफ्ट निर्माण गरिएको र यसमा पुनः स्थानीय सङ्घ संस्था, राजनैतिक दलको राय लिएर अन्तिम रूप दिने प्रक्रिया चलिरहेको खनालले जानकारी दिनुभयो। ड्राफ्ट निर्माण गर्नुअघि प्राविधिक टोलीले स्थलगत अवलोकन गरी सम्भाव्यताको पनि अध्ययन गरेका थिए। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पोल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापक तथा योजनाकार जेआर दाहाललाई कन्सल्ट्यान्टको रूपमा नियुक्त गरी योजनाको काम अगाडि बढाइएको समितिका संयोजक सैजुले जानकारी दिनुभयो। भरतपुर र नानगढ बजार क्षेत्रमा देखेको पार्किङ तथा बजार व्यवस्थापन समस्याका विषयमा पटक पटक छलफल भए पनि कार्यान्वयन नहुँदा समस्या झनै बढ्दै गएपछि यस विषयमा पुनः छलफल भएको छ। जिल्ला ट्राफिक प्रहरी चितवनको आयोजनामा हिजो उद्योग वाणिज्य सङ्घको हल नानगढमा भएको उक्त विषय सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले सबैको सहकार्यबाट मात्र समस्या समाधान सम्भव रहेको बताएका हुन्। समस्याहरूको वर्गीकरण गरी एकपछि अर्को गरेर समाधान गर्दै जान सकिन्छ। कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले भन्नुभयो, समस्या समाधानका लागि एकजुट हुन आवश्यक छ। सबै निकाय मिलेर काम गरेमा कुरूप बनेको नानगढ भरतपुर बजार क्षेत्र एक महिनामै सुन्दर हुने उहाँको भनाइ थियो। कार्यक्रममा वरिष्ठ प्रहरी प्रेक्षक सर्वेन्द्र खनालले यातायात आवाजातका हिसाबले नानगढ भरतपुर क्षेत्र व्यस्त भएकाले पार्किङ तथा बजार व्यवस्थापनको समस्या छिट्टै समाधान गर्नुपर्ने बताउनुभयो। नानगढदेखि भरतपुरसम्म आवश्यक स्थानमा सडक चौडा गरी फरक फरक स्थानमा छुट्टा छुट्टै सवारीको पार्किङ व्यवस्था गर्न जरुरी रहेको उहाँले बताउनुभयो। चितवन लगायत देशका विभिन्न स्थानमा कोरेटले महामारीको रूप लिएपछि त्यसको भाइरस पत्ता लगाउन अस्ट्रेलियाली डाक्टर नेपाल आएका छन्। चितवन लगायत देशका केही स्थानमा विगत 3-4 महिना अघि कोरेटले महामारीको रूप लिएको थियो। नेपाल आएको अस्ट्रेलियाली र नेपालका डाक्टरहरूको एक टोलीले हिजो पूर्वी चितवनको चैनपुर गाविसबाट नमुना सङ्कलन गरी काठमाडौँ लगेको छ। नमुना सङ्कलनका लागि हिजो टोली काठमाडौँबाट चितवन आएको थियो। टोलीले पूर्वी चितवनको चैनपुर गाविसका किसानहरूको गाईवस्तुको रगत परीक्षणका लागि काठमाडौँ लगेको पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर रामकुमार कार्कीले जानकारी दिनुभयो। चैनपुरको कङ्काली फार्म र अन्य किसानहरूले पालेको गाईवस्तुको रगत काठमाडौँ लगेको प्रमुख कार्कीले बताउनुभयो। यसअघि चितवनमै खोरेत लागेका गाईवस्तुको रगत परीक्षण गर्दा सेरोटाइपको भाइरस देखिएको थियो। ती गाईवस्तुमा देखिएको खोरेतमा फरक प्रकारको भाइरस पनि देखिन सक्ने भएकाले अन्तिम निर्णय पश्चात भ्याक्सिन बनाउनु पर्ने भएकाले सोटोनीले पुनः परीक्षणका लागि रगत लगेको पशु सेवा कार्यालयका प्रमुख कार्कीले बताउनुभयो। गत वर्षको पुष महिनादेखि चितवनमा खोरेतले महामारीको रूप लिँदा किसानहरूले लाखौँको नोक्सानी बेहोर्नु परेको थियो। जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्क अनुसार महामारीका बेला चितवनमा 68 गाई र भैँसी मरेको र लाखौँको क्षति भएको थियो। त्यो बेला चितवनको कुम्रोज पिठुवा चैनपुर पटियानी लगायतका गाविसमा किसानले पालेका गाईवस्तुमा खोरेतको समस्या देखिएको थियो। नानगढ मोगलिन सडक खण्ड अन्तर्गत चितवनको जुगेडीमा हिजो बिहान भएको सवारी दुर्घटनामा परि 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा 11 जना घाइते भएका छन्। मृत्यु हुनेमा चितवन खैरनी गाउँ विकास समिति वडा नम्बर 4 निवासी 65 वर्षीय केशव माया रावल र जुटपानी गाविस वडा नम्बर 4 निवासी 81 वर्षीय मैया थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नानगढबाट मोगलिनतर्फ जाँदै गरेको G1 2807 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको B11 2057 नम्बरको टाटा सुमोले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको N4 5696 नम्बरको बससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएका 3 सवारीका घाइतेहरूको भरतपुरका 2 मेडिकल कलेजमा उपचार भइरहेको छ। वन्यजन्तु संरक्षणको लागि सौराका संरक्षणकर्मीहरूले राष्ट्रिय स्तरको संरक्षण सञ्जाल बनाएका छन्। केही दिनअघि चोरी सिकारले निकुञ्जमा गैँडा मारेपछि चिन्तित बनेका संरक्षणकर्मीहरूले संरक्षणको कामलाई चुस्त बनाउन सञ्जाल बनाएका हुन्। सञ्जालमा चितवन नवलप्रासी काठमाडौँका संरक्षणकर्मी सहभागी छन्। टाँसी उर्गेन गुम्बा निर्माण गरेको खुसियालीमा बसेलीका तामाङ समुदायले हिजो उत्सव मनाएका छन्। बसेली 3 लौखानीमा पहिलोपटक गुम्बा निर्माण गरेका तामाङ समुदायले वेशभूषासहितको र्याली निकालेर उत्सव मनाएका हुन्। बसेलीमा पहिलोपटक गुम्बा निर्माण गरेकाले त्यसको खुसियाली साटासाट गर्न र्यालीसहित नाचगान गरिएको गुम्बा व्यवस्थापन समितिका सचिव सोमबहादुर तामाङले जानकारी दिनुभयो। सौराहामा जारी गैँडा कप फुटबल प्रतियोगिता अन्तर्गत हिजोको खेलमा विजय हात पार्दै हर्दे युवा समाज भण्डारा सेमी फाइनलमा प्रवेश गरेको छ। यङ स्टार फुटबल क्लब काबासुतीलाई 4-1 गोलअन्तरले पराजित गर्दै हर्दीले सेमी फाइनलको यात्रा तय गरेको हो। अन्तिम 4 स्थान सुरक्षित गर्ने क्रममा हर्दीका जर्सी नम्बर 6 पदम राईले 2 गोल गरी राईले पहिलो हाफ र दोस्रो हाफमा 1-1 गोल गरेका हुन्। त्यस्तै जर्सी नम्बर 16 दिपेश गुरुङ र जर्सी नम्बर 10 सुमन थापा मगरले 1-1 गोल गरी दिपेश खेलको म्यान अफ द म्याच घोषित भई प्रतियोगिता अन्तर्गत आजको खेलमा भरतपुर फुटबल क्लबले बोटबलको गोर्खा बोइज स्पोर्ट्स क्लबको सामना गर्ने आयोजक युवासमा सौराका सचिव ईश्वर राणाले जानकारी दिनुभयो। दुर्लभ वन्यजन्तु संरक्षणमा चेतना जगाउने उद्देश्यले जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता गैँडा कप सौराहा स्थित बागमारा सामुदायिक वनको चौरमा सञ्चालन भइरहेको छ। आगामी जेठ 5 गतेसम्म चल्ने प्रतियोगिताको विजेताले 1,11,111 रुपियाँ नगदसहित गैँडाको मूर्ति पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै दोस्रो हुनेले 55,555 रुपियाँसहित गैँडाको मूर्ति पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगितामा 12 टिम सहभागी छन्।